होता है आदाबे खुदागाही, खुलते हैं गुनामों पर अस्रारे शहंशाही, खुलते हैं गुनामों पर अस्रारे शहंशाही। अतार हो रूही हो राजी हो गोइयों बे बाकी, اللہ کے شیروں کو آتی نہیں روبانی، اللہ کے شیروں کو آتی نہیں روبانی، جب عشق سکھاتا ہے